الحمد لله رب العالمين والعاقبة للمتقين ولا عدوان إلا على الظالمين والصلاة والسلام على نبينا محمد وعلى آله وصحبه أجمعين السلام عليكم ورحمة الله وبركاته آدرنیہ درشک بن آج ما تپائیکو سامو نبی صلی اللہ علیہ وسلم کو ایوٹا حدیث لیے را اپستیت بھائے کو ہوں र अल्लाहसिता दुआ गर्दछु कि अल्लाह ताआलाले मेरा यी दुई कुरालाई स्वीकार गरुन्। हदिसको टॉपिक हो अल्लाहको कृपा र उसको दयाको विशालता। अन अबी दर्र रदियल्लाहु ताआला अन्हु अन्न नासन मिन असहाबि रसूलिल्लाह सल्लल्लाहु अलैहि वसल्लम कालू लिन्नबी सल्लल्लाहु अलैहि वसल्लम या रसूल अल्लाह ذهب اهل الدثور بالاجور يصلون كما نصلي ويصومون كما نصوم ويتصدقون بفضول اموالهم الى اخر الحديث۔ پیارا ساتھی ہرو، ابو ذر رضی اللہ تعالی عنہ دوارا یہ حدیث پنی بھنیکو چھا کہ رسول اللہ صلی اللہ علیہ وسلم کا کہی ساتھی ہرو وہاں سیتا سودنو بھیو، हे अल्लाह को रसूल सल्लल्लाहु अलैहि वसल्लम, धनी मानिसहरू बदला तथा पुण्य प्राप्ति में अगाड़ी बढ़ी हाल्छन्, हामी जस्तै नमाज पढ़छन् र हामी जस्तै व्रत बस्छन्, साथै साथ आवश्यकता भन्दा बढ़ी आफ्नो माल सामान को सदका अथवा दान पनि गर्दछन्। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लमले भन्नुभयो कि अल्लाहले तिमीहरूलाई यस्तो चीज दिनु भएको छैन कि तिमीहरू सदका गरौ। प्रत्येक तस्बीह यानी सुभान अल्लाह भन्नु सदका हो, प्रत्येक तकबीर यानी अल्लाहु अकबर भन्नु सदका हो, प्रत्येक तहमीद अल्हम्दुलिल्लाह भन्नु सदका हो, प्रत्येक तहलील ला इलाहा इल्लल्लाह भन्नु सदका हो, भलाई को हुकुम दिनु सदका हो, बुराई बाट रोक्नु सदका हो, र तिमीहरूका आफ्नो स्वास्नीसँग संभोग पनि सदका हो। उनीहरूले भने, हे अल्लाह को रसूल सल्लल्लाहु अलैहि वसल्लम, जब हामी मध्ये कोही आफ्नो वासना को इच्छा पूरा गर्छ भने के उसले यसमा पुण्य पाउँछ? उहाँले भन्नुभयो, के तिमीलाई थाहा छैन कि यदि कसैले यो काम गलत विधिमा गर्छ भने उसले पाप गरेको हो र यस्तै यदि उसले यो काम वैधानिक तरिकाले गर्छ भने उसको लागि पुण्यको काम हुन्छ। यस हदिसलाई मुस्लिमले रिवायत गर्नुभएको छ। प्रिय साथीहरू, हाम्रो नबी सल्लल्लाहु अलैहि वसल्लमले यो हदिसमा यो कुरातिर संकेत गर्नुभयो कि अल्लाहु अकबर भन्नु पनि सदका हो, अल्हम्दुलिल्लाह भन्नु पनि सदका हो, ला इलाहा इल्लल्लाह पनि भन्नु सदका हो, सुभान अल्लाह पनि भन्नु सदका हो। यो कुनै पनि जरुरी छैन कि मान्छेले आफ्नो धन माल खर्चा गरेर नै पुण्य कमाउँछ, यो गलत हो। बरु कोही मान्छेसँग यदि माल छैन, सम्पत्ति छैन भने यदि त्यसले राम्रो काम गर्छ त्यो पनि सदका हो, नराम्रो कामबाट अरूलाई टाढा बसाल्छ, अरूलाई मना गर्छ भने त्यो पनि सदका हो। यसैले साथीहरू, हामीहरूले जति पनि राम्रा राम्रा काम छ ती कुराहरूलाई अपनाऊ र अरू साथीलाई पनि राम्रो कुरातिर मार्ग बताऊ र उनीहरूलाई राम्रो कुरातिर लिएर जाऊँ र जति पनि नराम्रा काम छन् त्यो कुराबाट हामीहरू टाढा बसौँ। अल्लाह तालाले यी दुई कुरालाई स्वीकार गरून। वस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।